بسم اللہ الرحمن الرحیم. رذائل کے سلسلے میں ایک غیبت کا بھی بیان چل رہا تھا. حضرت والا نے غیبت سے بچنے کے لیے ایک اصول ارشاد فرمایا, وہ یہ ہے کہ بے سوچے ہرگز کوئی کلام نہ کیا جائے. جب بھی کوئی بات کرنی ہو تو جو بات اپنی زبان سے ہم نکالنا چاہتے ہیں پہلے اس کو سوچ لیں کہ میں جو کہنے جا رہا ہوں اس میں کوئی شریعت کے خلاف یا نقصان کی چیز تو نہیں ہے, کیا فائدہ ہے کیا نقصان ہے اس کا پورا جائزہ لے پھر فیصلہ کریں. اگرچہ بعض اوقات یہ بھی یاد نہ رہے گا کہ سوچ کر بولوں, یعنی جب آپ نے یہ طے کر لیا سوچ کر بولوں گا تو بہت سی مرتبہ یاد نہیں رہتا, اس کی فکر نہیں کرنے کی, کوشش یہی کرنے کی کہ سوچ کر بولنے کا ہے. کبھی بھول گئے تو اللہ معاف کرے, مگر خیال رکھنے سے اکثر اوقات یاد رہے گا کہ سوچ کر بولوں, پھر انشاءاللہ ذہول نہ ہوگا, پھر بھول نہیں ہوگی. بس جب سوچ کر بولا جائے تو ہر کلام سے پہلے یہ سوچ لینا چاہیے کہ اس کلام سے گناہ تو نہ ہوگا, انشاءاللہ تعالی اس سے بہت کچھ اصلاح ہو جائے گی. یعنی بے سوچے سمجھے بولنے کی جو عادت پڑی ہوئی ہے اس کو ختم کرو, بولو تو سوچ کر بولو, اور یہ سوچو کہ جو کلمہ میں زبان سے نکالنا چاہتا ہوں وہ کہیں مجھے گناہ میں اور اللہ کی نافرمانی میں مبتلا نہ کر دے. امام شافعی رحمت اللہ علیہ فرماتے ہیں, قل خیرن و الا فصمت, یا تو بھلائی کی بات کہو ورنہ خاموش رہو. خاموش رہنا ہزار درجہ بہتر ہے بنسبت اس کے کہ آدمی فضول ایسی باتیں کرتا پھر جو اس کے لیے عذاب جہنم کا باعث ہو. حدیث شریف میں حضور اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, هل يكب الناس في النار الا حسائد السنتی, لوگوں کو جہنم میں اونچے منہ گرانے والی چیز ان کی زبان سے نکلے ہوئے کلمات ہوں گے. العیاذ باللہ, یہ زبان سرکاری مشین ہے جو اللہ تعالیٰ نے اپنی رحمت سے عطا فرما دی ہے. جب سے پیدا ہوئے اس وقت سے یہ مشین چل رہی ہے اور مرتے دم تک چلتی رہے گی. نہ اس میں تیل ڈالنے کی ضرورت ہے, نہ اس کی سروس کرانے کی ضرورت, نہ اس کی مرمت کرانے کی ضرورت, مگر یہ کام کر رہی ہے. دوسرے اعضا تو بڑھاپے میں کمزور ہو جاتے ہیں, لیکن یہ ایسا ہو جائے کہ بڑھاپے میں بھی کمزور نہیں بلکہ اس کی طاقت بڑھ جاتی ہے بڑھاپے میں بھی. اور اس طرح کام کر رہی ہیں جیسے ہی ذہن میں ایک بات آئی کہ یہ بات زبان سے ادا کروں, بس فوراً وہ بات زبان کے ذریعے باہر آ جاتی ہے. یعنی اللہ کا نظام ایسا عجیب و غریب ہے کہ آپ کے دل میں خیال آیا کہ یوں کہنا چاہیے, بس خیال آتے ہی وہ بات آپ کی زبان سے نکلنا شروع ہو جاتی ہوتی ہے. گویا آٹومیٹک مشین ہے. اس نعمت کی ہمیں قدر اس لیے نہیں کہ یہ نعمت بچپن سے ہمارے ساتھ ہے اور کام دے رہی ہے, اور اس کی حصول کے لیے کوئی روپیہ پیسہ خرچ نہیں کرنا پڑا اور کوئی محنت نہیں اٹھانی پڑی, اس لیے اس کی قدر نہیں. اس کی قدر ان لوگوں سے پوچھو جن کی بولنے کی قوت سلب ہو چکی کہ وہ کس عذاب کے اندر مبتلا ہے. بعض لوگوں کو فالج کی وجہ سے زبان بند ہو جاتی ہے, وہ بات کہنا چاہتے ہیں اپنے بیوی بچوں سے, اپنے ماں باپ سے, اپنے بھائی سے, اپنے دوست سے کچھ کہنا چاہتے ہیں لیکن قوت گویا ہی نہیں, بول نہیں سکتے. بعض اوقات اپنا سر پیٹ لیتے ہیں کہ میں کہنا چاہتا ہوں, میں اپنے دل کی بات اس کو کیسے سمجھاؤں. اس وقت پتہ چلتا ہے کہ اس زبان کی گویائی کی کیا قیمت ہے. خدا نہ کرے اگر ہم میں سے کسی کی گویائی ہے بولنے کی صلاحیت دو منٹ کے لیے بند ہو جائے اور بولنے کی طاقت نہ رہے, تو دوسرا شخص کہے کہ تمہارے بولنے کی طاقت تمہیں واپس نہیں مل سکتی, پہلے اس کے لیے تمہیں خرچ کرنا پڑے گا, تو لاکھوں روپیہ خرچ کرنے کے لیے تیار ہو جائے گا تاکہ مجھے یہ قوت گویائی واپس مل جائے. اب اس وقت یہ گویائی مفت ملی ہوئی ہے, اور یہ زبان کینسی کی طرح چل رہی ہے, انسان اس کو جب جا اور بھیجا इस्तेमाल कर रहा है और उसके जरिए हलाल और हराम एक कर रखे हैं, कोई फिक्र नहीं। शरीयत का मुतालबा यह है कि सरकारी मशीन तुम्हें मुफ्त मिली हुई है और काम देने वाली मुफीद चीज है, तो उसको फायदे के कामों में इस्तेमाल करो और हराम कामों से उसको बचाओ। अगर इंसान इससे फायदा उठाना चाहे तो उसका फायदा भी बड़ा अजीम है। हदीस शरीफ में आता है कि अगर एक मरतबा जबान से सुभान अल्लाह कह दिया या अल्हम्दुलिल्लाह कह दिया तो मीजान अमल का यानी जिसमें अमल तोले जाएंगे उस तराजू का आधा पलड़ा भर जाता है। बुखारी शरीफ की खत्म के मौके पर आप ये हदीस सुनते हैं कि दो कलमे ऐसे हैं जो अल्लाह ताला को बड़े महबूब हैं, जिनका जबान से अदा करना बहुत आसान है, एक लम्हे में अदा हो जाते हैं, लेकिन अल्लाह ताला की यहाँ मीजान अमल में बड़े भारी हैं। वो दो कलमे ये हैं, सुभान अल्लाह व बिहम्दी, सुभान अल्लाह अज़ीम। लिहाजा अगर इंसान इस जबान को सही इस्तेमाल करें तो जन्नत की नेमतों के ढेर लगा सकता है। चलते फिरते उठते बैठते इंसान इस जबान को अल्लाह के जिक्र से तर रखे। हदीस शरीफ में है, एक सहाबी ने हजरत हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया कि सबसे अफजल अमल कौन सा। आपने जवाब में इरशाद फरमाया, सबसे अफजल अमल यह है कि तुम्हारी जबान अल्लाह के जिक्र से तर रहे, यानी चलते फिरते उठते बैठते अल्लाह का जिक्र करते रहोगे तो तुम्हारे नामे आमाल में इजाफा होता रहेगा, नेकियों के ढेर लगते रहेंगे और अल्लाह ताला के यहाँ अजर व सवाब का खजाना इकट्ठा हो जाएगा। यही जबान है जो इंसान को कुफर से निकाल कर इस्लाम में दाखिल करती है। एक 70 बरस यानी 70 बरस के काफिर को अल्लाह ताला ने ईमान की तौफीक दे दी और उसने जबान से अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मद रसूलुल्लाह कह दिया, तो वो 70 बरस का काफिर जहन्नम के 7वें तबके से निकलकर एक लम्हे में जन्नतुल फिरदौस के आला मकाम पर पहुंच गया। ये किसकी बदौलत हुआ? इस जबान की बदौलत हुआ। अल्लाह ताला ने इस जबान में ये तासीर रखी है। ऐसी मिसालें मौजूद हैं, एक शख्स की सारी उम्र कुफर में, फिस्क व फुजूर में और बदामालियों में गुजरी, आखिर में अल्लाह ताला ने ईमान की तौफीक दे दी और उसने कलमे शहादत पढ़ लिया। कलमे शहादत पढ़ने के बाद उसका इंतकाल हो गया। अब अगर कलमे शहादत पढ़ने से जरा देर पहले इंतकाल हो जाता तो सीधा जहन्नम में जाता, लेकिन जब इस कलमे के पढ़ने के बाद इंतकाल हुआ तो सीधा जन्नत में चला गया। इस कलमे ने उसको जहन्नम के 7वें तबके से निकालकर जन्नतुल फिरदौस के आला मकाम तक पहुंचा दिया। लिहाजा अगर चाहो तो इस जबान के जरिए आखिरत का जखीरा जमा कर लो, तिलावत के जरिए, जिक्र तस्बीह के जरिए, अल्लाह ताला के हम्द व सना के जरिए, शुक्र के जरिए, किसी मुसलमान भाई का दिल खुश करने के जरिए आखिरत के लिए जखीरा जमा कर लो। क्योंकि जबान से कोई ऐसा कलमा निकालना जिससे दूसरे मुसलमान भाई का दिल खुश हो जाए, ये भी सदका है। और अगर जबान को गलत इस्तेमाल किया जाए तो उसका नुकसान भी बहुत है। जैसा कि पहले ये हदीस सुनाई कि लोगों को जहन्नम में होते मुंह गिराने वाली चीज इस जबान के करतूत होंगे, क्योंकि झूठ ये बोल रही है, गीबत ये कर रही है, यानी जबान दिल आजारी ये कर रही है, फहश कलामी ये कर रही है, और ये सब काम इंसान को जहन्नम के अंदर होते मुंह गिराने वाले हैं। लिहाजा जब इस जबान का फायदा भी अजीम है और नुकसान भी अजीम है, आफियत और नजात का रास्ता यही है कि आदमी सोच समझ कर जबान को इस्तेमाल करे। इसे हजरत वाला थानवी फरमाते हैं कि जब कोई कलमा बोलो तो बोलने से पहले सोचो कि ये कलमा मुझे जन्नत में ले जा रहा है या जहन्नम में ले जा रहा है। हजरत इमाम शाफी रहमतुल्लाह अलैह के बारे में लिखा है कि जब कोई शख्स आकर उनसे सवाल करता तो बाद औकात इमाम साहब देर तक खामोश रहे, कोई जवाब न देते। किसी ने उनसे पूछा कि हजरत इतनी देर हो गई आप कुछ बोल ही नहीं रहे, कोई जवाब नहीं दे रहे। जवाब में फरमाया, हत्ता आरिफ अन्नल फज़्ल फिस सुकूत और फिल कलाम, मैं इसलिए खामोश हूँ कि पहले ये देख लूं कि खामोश रहना ज्यादा बेहतर है या बोलना ज्यादा बेहतर है। ज्यादा पहले तोल रहे हैं कि अब जो कलमा बोलूंगा ये मेरे लिए फायदामंद होगा या नुकसानदेह होगा। पहले तोलो फिर बोलो, जो कलमा जबान से निकालो तोल कर निकालो कि ये कलमा कैसा है और कितना है और उससे मुझे फायदा पहुंचेगा या नुकसान। इसीलिए हदीस शरीफ में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि जो आदमी मुझे दो चीजों की जमानत गारंटी दे मैं उसको जन्नत की गारंटी देता हूँ। कौन सी दो चीजें? एक वो चीज जो जबड़ों के दरमियान है यानी जबान, उसकी गारंटी दे दे कि वो उसको गलत इस्तेमाल नहीं करेगा। और एक वो चीज जो टांगों के दरमियान है यानी शर्मगाह, तो उसको गलत इस्तेमाल नहीं करेगा, मैं उसको जन्नत की जमानत देता हूँ। लिहाजा ये ना हो कि सरकारी मशीन मुफ्त में मिल गई है अब से सुबह से शाम तक कैंची की तरह चल रही है और रुकने का नाम नहीं लेती, जो मुंह में आ रहा है बक रहे हैं, कोई सोच और फिक्र नहीं, ये हालत ठीक नहीं। बल्कि बोलने से पहले सोचो कि जो बात मैं मुंह से निकालने वाला हूँ वो फायदा पहुंचाएगी या नुकसान पहुंचाएगी, उसके बाद जबान से बात निकालो। दिल्ली में हजरत मिर्जा मजर जाने जाना रहमतुल्लाह अलैह बड़े दर्जे के औलिया अल्लाह में से थे, उनकी नाजुक मिजाजी के बहुत से वाकयात मशहूर हैं। एक मरतबा दो तालिबे इल्म उनसे बैत होने के लिए बल्ख से दिल्ली आए, बल्ख अफगानिस्तान का एक शहर है। वहां उन्होंने ये सुना कि दिल्ली में ये बड़े बुजुर्ग और अल्लाह वाले हैं, दिल में ख्याल आया इनसे बैत होना चाहिए। चनांचे बल्ख से लंबा सफर करके दिल्ली पहुंचे, हजरत मिर्जा मजहब जाने जाना रहमतुल्लाह अलैह की मस्जिद में पहुंचे। नमाज का वक्त करीब था इसलिए औरत पर बैठकर दोनों वजू करने लगे। वो दोनों तालिबे वजू करते वक्त आपस में बातें करने लगे कि ये औरत बड़ा है या हमारे बल्ख की मस्जिद का औरत बड़ा है। एक ने कहा ये औरत बड़ा है, दूसरे ने कहा ये बड़ा है और आपस में बहस होने लगी। हजरत मिर्जा साहब ने वहां से गुजरते हुए उनकी बातें सुनी। जब नमाज से फारिग होने हुए तो हजरत मिर्जा साहब की खिदमत में ये हाजिर हुए और बताया कि हम बल्ख से आए हैं। हजरत वाला ने पूछा कैसे आना हुआ? कहा कि हम आपके मुबारक हाथों पर बैत होने आए हैं। हजरत मिर्जा साहब ने फरमाया कि बैत होने तो आप आए हैं, लेकिन क्या इसका फैसला हो गया कि यह हौस बड़ा है या बल्ख का हौस बड़ा है? अब दोनों खामोश शर्मिंदा हो रहे थे। हजरत वाला ने हमारी बात सुन ली। हजरत ने फरमाया कि अभी फैसला नहीं हुआ तो ऐसा करो कि बैत तो बाद में हो ना, पहले बल्ख जाओ और उस हौस को नाप कराओ और वापस आकर फिर इस हौस को नापो और फिर फैसला करो कि कौन सा हौस बड़ा है और कौन सा हौस छोटा है, उसके बाद बैत होना। क्योंकि तुम्हारी बात और गुफ्तगू से मालूम होता है कि तुम्हारी बातों में अव्वल तो तहकीक नहीं, एहतियात नहीं। एक ने नापे तोले बगैर एक दावा कर दिया कि यह हौस बड़ा है, दूसरे ने यह दावा कर दिया कि यह वो हौस बड़ा है और आपस में बहुत बहस शुरू कर दी। इससे मालूम हुआ कि तबीयत में एहतियात नहीं। दूसरे ये कि बेकार और बेफायदा गुफ्तगू की आदत पड़ी हुई है। अगर ये पता चल जाता ये बड़ा है या वो बड़ा है तो उससे दुनिया व आखिरत का क्या फायदा हासिल होता। लिहाजा वापस बल्ख जाओ, वो हौस नाप कराओ, उसके बगैर बैत नहीं करूंगा। पहले जमाने में ऐसे ही इलाज हुआ करते थे, अब ये इलाज तो बड़ा सख्त और कड़वा हुआ, लेकिन सारी जिंदगी के लिए ये इलाज काफी हो गया होगा। फिर उसके बाद सारी उम्र बिला तहकीक और बेफायदा बात जबान से नहीं निकली होगी। बहरहाल इस तरह के इलाज होते थे। ये नहीं कि जिक्र तस्बीहात बता दी और अब बैठे हुए तस्बीह गूंथ रहे हैं, बस वजीफा गूंथने से ही कामिल बन गए, बल्कि इस तरह के रगड़े दिए जाते थे तब जाकर इसलाह होती। ये वाकया सुनाकर हजरत तानवी रहमतुल्लाह ने फरमाया कि किसी के दिल में ये ख्याल पैदा हो सकता है इन तलबा ने ज्यादा से ज्यादा ये किया कि एक गलत काम किया, अगर गलत काम न कर रहे होते तो फिर आने की जरूरत ही क्या थी। ये तलबा इसलिए तो आए थे कि अपनी इसलाह कराएं। अगर पहले से कामिल होते और जबान काबू में होती, ख्याल काबू में होते شیخ کے پاس آنے کی کیا ضرورت تھی؟ لہذا اس غلطی پر شیخ نے بیعت کرنے سے کیوں انکار کر دیا؟ پہلے بیعت کر لیتے پھر علاج کرتے. پھر خود ہی حضرت تھانوی نے اس اشکال کا جواب دیا کہ یہاں دو باتیں. پہلی بات یہ ہے کہ اس انکار سے یہ بتلانا مقصود تھا کہ کچھ چیزیں ایسی ہیں کہ طالب اور سالک اور مرید کو پہلے سے ان کا دھیان اور ان کی فکر ہونی چاہیے. شیخ کے پاس آنے کے بعد ہمیں نہیں پہلے سے ایسی چیز ہوئی ہونی چاہیے. کچھ چیزیں ایسی ہوتی ہیں ظاہر جو ہے یہ اسی میں سے. طالب کو پہلے سے ان کا دھیان اور اس کی فکر ہونی چاہیے. شیخ سے فائدہ اسی وقت ہوتا ہے کہ جب مرید نے پہلے سے بڑے بڑے امور کا دھیان اور خیال کیا ہوا ہے. البتہ جو باریک باتیں ہیں ان کی اصلاح شیخ سے کرانی ہے. اس وجہ سے شیخ بیعت کرنے سے انکار کر دیتا ہے کہ تمہیں ابھی بیعت نہیں کرتا. دوسری بات یہ ہے کہ اللہ تعالیٰ ہی شیخ کے دل پر وارد فرماتے ہیں کہ اس شخص کے ساتھ اس وقت تو کیا معاملہ کرنا ہے. ہر آدمی کا علاج الگ الگ ہوتا ہے. کسی کا علاج تھپڑ مارنے سے ہو جاتا ہے, کسی کا علاج ڈانٹ لینے سے ہو جاتا ہے, کسی کا علاج پیار کرنے سے ہوتا ہے, کسی کا علاج چمکارنے سے ہوتا ہے, اور کسی کا علاج صرف ایک نظر دیکھ لینے سے ہو جاتا ہے. آدمیوں کے مزاج الگ الگ ہیں تو ان کا علاج بھی الگ الگ. اب اللہ جل جلالہ شیخ کے دل پر یہ وارد فرماتے ہیں کہ اس شخص کے لیے اس وقت کیا چیز فائدہ مند ہے. دوسرا آدمی دیکھ کر یہ محسوس کرتا ہے کہ شیخ نے کچھ زیادتی کر دی, لیکن وہ یہ نہیں جانتا کہ اللہ تعالیٰ نے اس کی اصلاح اسی میں رکھی ہے. ہم نے اپنے والد ماجد رحمت اللہ علیہ کے طرز عمل میں یہ چیز بارہا مشاہدہ کی. حالانکہ وہ انتہائی نرم ہوا آدمی تھے. حضرت مفتی شفیع صاحب غصہ تو نہ ہونے کے برابر تھا. ہر ایک کے ساتھ نرمی اور تحمل سے پیش آتے تھے, تواضع اور انکساری کے ساتھ ملتے. لیکن کبھی کبھار ایسا ہوتا کہ اچانک کسی آدمی پر چھوٹی سی بات پر بہت زیادہ غصے ہو جاتے. اب ظاہر بھی کوئی یہ دیکھ کر شبہ ہوتا کہ انہوں نے اس شخص پر زیادتی کی ہے, مگر اللہ تعالیٰ نیک بندوں کے دلوں پر وارد فرماتے ہیں کہ کس شخص کے ساتھ کس وقت کیا معاملہ کرنا ہے. چنانچہ ان کا ایک واقعہ یاد آیا. ایک مرتبہ ایک بڑے صاحب حیثیت پڑھے لکھے مشہور آدمی والد صاحب سے ملاقات کے لیے آ گئے اور بات کرنی شروع کی. ابھی دو تین جملے ہی کہے تھے کہ والد صاحب نے ان کو شدید ڈانٹنا شروع کر دیا. میں بھی حیران ہو گیا کہ آج تک کبھی کسی کو اس طرح نہیں ڈانٹا, یہاں تک کہ ان سے یہ کہہ دیا یہاں سے نکل جاؤ. چنانچہ ان کو دفتر سے نکال دیا. آج تک میں نے ایسا منظر نہیں دیکھا تھا. میں نے سوچا کہ یا اللہ یہ شخص تو کام سے گیا. اس لیے کہ نو تعلیم یافتہ آدمی ہے, کوٹ پتلون پہنے ہوئے ہے, داڑھی بھی برائے نام ہے, اور حضرت والد صاحب نے اس کو ڈانٹ دیا. اب ہمیشہ کے لیے یہ شخص منتظر ہو کر متنفر ہو کر جائے گا. اسی آدمی نے بعد میں خود اپنی زبان سے مجھے کہا کہ مفتی صاحب کی اس دن کی ڈانٹ نے میری زندگی کایا پلٹ کر دی, اور میرے اوپر اس ڈانٹ نے ایسا اثر کیا کہ میرا مرکز توجہ ہی بدل گیا. بہرحال اللہ تعالیٰ ہی اپنے نیک بندوں کے دلوں پر یہ القا فرماتے ہیں کہ کس کے ساتھ کس وقت تک کیا معاملہ کرنا چاہیے. کسی اللہ والے کے طرز عمل پر شبہ مت کرو کہ کسی شخص کو ڈانٹ رہے ہیں, کسی کو پٹکار رہے ہیں, کسی سے محبت سے پیش آ رہے ہیں, کیونکہ موتی حقیقی اور مبدع فیاض اللہ تعالیٰ ہیں. شیخ تو ایک واسطہ ہوتا ہے, وہی شیخ کے دل میں ڈالتے ہیں کہ اس کی اصلاح کا کیا طریقہ مناسب ہوگا. ہر ایک کو ایک ہی نسخہ نہیں پلایا جاتا, اس لیے کبھی ان اللہ والوں پر اعتراض نہیں کرنا چاہیے. لہذا حضرت مرزا مظہر جان جانا رحمۃ اللہ علیہ نے ہندو تعلیموں کو یہ سزا دی کہ واپس بلخ جاؤ, وہاں کا عہد ناپ کراؤ. اللہ تعالیٰ ہی نے ان کے دل میں یہ بات ڈالی تھی کہ ان کا علاج یہی ہے. ایک مرتبہ جب چوٹ لگ جائے گی ساری عمر کے لیے کارآمد ہو جائے گی. چنانچہ کارآمد ہو گئی, اور اس سے حضرت مرزا صاحب نے ان کو یہ سبق دیا کہ تم زبان کو احتیاط سے استعمال نہیں کرتے ہو, اور احتیاط کرنا ضروری ہے. اور اسے احتیاط کرنے کا طریقہ حضرت تھانوی رحمۃ اللہ نے یہ بتا دیا कि पहले सोचो कि जो बात मैं कहना चाहता हूं ये सही है या नहीं, और उसमें हद से तजावुज तो नहीं, इसमें झूठ तो शामिल नहीं, उसमें मुबालगा तो नहीं, बेइहतियाती तो नहीं। आज बहुत से फसादात और झगड़े सिर्फ इस वजह से होते हैं कि एक शख्स ने बेच सोचे समझे इधर की बात उधर कह दी, तहकीक नहीं की और सही तौर पर याद नहीं रखा, बस इस एक बात की वजह से खानदान में फसादात खड़े हो गए। लिहाजा पहले सोचो क्या बात कही गई है, कितनी मिकदार में कही गई है। अगर आगे नकल करनी है तो बस उतनी ही नकल करो, अपनी तरफ से उसमें इजाफा ना करो। हजरत फरमाते हैं कि चूंकि जबान को तो हर वक्त चलने की आदत पड़ी हुई है, वो रुकने का तो नाम नहीं लेती, तो अब किस वक्त किस तरह सोचे। हजरत फरमाते हैं कि हर काम मश्क करने से हासिल होता है, यानी हजरत ने वह इलाज ये बताया कि सोचो, सोच कर बोलो। अब आप सवाल करेंगे कि जबान तो चलती रहती है, सोचे बगैर बोलती रहती है, अब ये किस तरह सोचे, उसको तरीका बतला दें। क्योंकि जबान को तो हर वक्त चलने की आदत पड़ी हुई है, वो रुकने का नाम नहीं लेती, तो अब किस वक्त किस तरह सोचे। हजरत फरमाते हैं हर काम मश्क करने से होता है, ज्यादा मश्क करो, और शुरू में तो सोचने का ख्याल ही नहीं आएगा, लेकिन सोचने का थोड़ा सा एहतमाम करो तो रफ्ता रफ्ता आदत पड़ जाएगी। अगर शुरू में सोचना भूल जाओ तो जब याद आए उस वक्त तो सोचो, फिर याद आए फिर सोचो, इस तरह करते करते सोचने की आदत बढ़ जाएगी, और फिर बेतकल्लुफ सोचना आ जाएगा, और सोचने के लिए किसी खास एहतमाम करने की जरूरत नहीं होगी, बल्कि फिर जो बात निकालोगे बिल्कुल दुरुस्त निकलेगी। गीबत, झूठ और दिलादारी सबसे बचने का वाहिद रास्ता यही है। गीबत की माफी का तरीका, हजरत फरमाते हैं कि अगर किसी की गीबत हो गई तो इस्तिग़फ़ार के साथ जिसकी गीबत की गई है उससे माफी मांगने की जरूरत है, लेकिन तफसील गीबत की उसको बतलाना, उसको इजा देना है। इसलिए इजमाल यूं कहना कि मेरा कहा सुना माफ कर दो काफी है। हजरत वाला ने इस मलबूज में गीबत की माफी का तरीका बयान फरमाया कि अगर किसी की गीबत हो जाए तो उसकी माफी का क्या तरीका है। गीबत का ताल्लुक हुकूक और लिबास से है, क्योंकि गीबत में दूसरे मुसलमान भाई का हक पामाल होता है, और हुकूक और लिबास की माफी उस वक्त तक नहीं होती जब तक साहिब हक माफ न करे। लिहाजा अगर आपने किसी को जिस्मानी या ज़हनी या किसी और किस्म की तकलीफ पहुंचाई है तो महज तौबा इस्तिग़फ़ार कर लेने से उसकी माफी नहीं होगी, बल्कि साहिब हक का माफ करना जरूरी है। जो गुनाह अल्लाह के हुकूक से ताल्लुक रखते हैं जैसे शराब पीना, जिना करना, उनकी माफी का रास्ता यह है कि अगर इंसान एक मरतबा बैठकर सच्चे दिल से यह अज़्म कर ले आइंदा ये गुनाह नहीं करूंगा, और पिछले गुनाह पर नदामत और शर्मिंदगी हो जाए और अल्लाह ताला के सामने गिड़गिड़ा कर तौबा कर ले तो इंशाअल्लाह ये गुनाह माफ हो जाएंगे। लेकिन बंदों के हुकूक उस वक्त तक माफ ही नहीं होते जब तक वो शख्स माफ न करे। वो बंदा जिसका हक है, जिसका हक पामाल किया गया है, गीबत भी उसी में दाखिल है। लिहाजा अगर खाली बैठ कर तौबा कर ली या अल्लाह जो गीबत कर ली है उससे मैं तौबा और इस्तिग़फ़ार करता हूँ, मुझे माफ फरमा, सिर्फ इतना करने से गीबत का गुनाह माफ नहीं होगा। जब तक कि उस शख्स से माफी न मांगी जाए जिसकी गीबत की गई है और वो माफ न करे, उस वक्त तक गीबत का गुनाह माफ नहीं होगा। इसलिए हजरत वाला ने इस मलफूज में फरमाया कि अगर किसी की गीबत हो गई तो इस्तिग़फ़ार के साथ मुग़ताब से यानी जिसकी गीबत की गई है उससे माफी मांगने की जरूरत है। फिर फरमाया लेकिन तफसील गीबत की उसको बताना, उसको इजा देना है। माफी के माफी मांगते वक्त उसको मैंने आपकी ये की बच्ची थी, इस तरह मैंने बोला था, इस तरह वो आप कहेंगे तो उसको ये सुन करके क्या होगी, माफी मांगने गए तकलीफ पहुंचाने गए, क्या ये माफी का तरीका भी बतला रहे हैं। مثلا اسے یہ کہنا کہ میں نے فلاں وقت میں فلاں غیبت کی تھی اور تمہیں یہ کہا تھا اور تمہاری یہ برائی بہن کی تھی، اب تم مجھے معاف کر دو، کیونکہ اندیشہ یہ ہے کہ اس تفصیل کے بیان سے اس کو تکلیف پہنچے گی. جس وقت غیبت کی اس وقت تو وہ تھا نہیں، وہاں اس نے سنی نہیں تھی، اس کو تو کوئی تکلیف پہنچی نہیں تھی اگر غیبت ہو گئی تھی، لیکن اب تو معافی مانگنے آپ گئے اور اسی غیبت کی تفصیل اس کے سامنے پیش کر رہے ہیں، میں نے یہ کہا تھا، تو وہ سن کر اس کے دل کو تکلیف پہنچے گی، کیونکہ اندیشہ یہ ہے کہ اس تفصیل کے بیان سے اس کو تفصیل تکلیف پہنچے گی، اس لیے ساری تفصیل بیان کر کے معافی مانگنے کی ضرورت نہیں، بلکہ اجمالا مختصر کہنا کہ میرا کہا سنا معاف کر دو، یہ بھی کافی ہے. دیکھیے اللہ تعالیٰ کتنی آسانی کے راستے پیدا فرما دیتے ہیں. یہ جملہ یہ کہا سنا معاف کر دینا، یہ ہمارے بزرگوں کا چلایا ہوا اتنا حکیمانہ جملہ ہے، جب سے ہم نے ہوش سنبھالا ہے اس وقت سے بڑوں سے یہ سنتے چلے آ رہے ہیں کہ جب دو چار آدمی کچھ دن ساتھ رہنے کے بعد جدا ہونے لگتے ہیں نا، تو اس وقت ایک دوسرے سے یہ جملہ کہتے ہیں کہ بھائی ہمارا کہا سنا معاف کر. اب پڑھنے کے لیے آئے، سال پورا ہوا، چھٹیاں ہوئی، گھر جا رہے ہیں، تو ایک دوسرے سے ملتے ہوئے یوں کہیں گے کہا سنا معاف کر دو، ایک سال تک ساتھ رہے ہیں. یہ اس لیے کہ جب سفر یا حضر میں دو چار آدمی ساتھ رہتے ہیں تو کچھ نہ کچھ ایک دوسرے کی حق تلفی ہونے کا احتمال ہوتا ہے، لہذا جدا ہونے سے پہلے ان حقوق کو معاف کرا لو. اگر یہ معاف نہ کرایا اور بعد میں کچھ عرصے کے بعد خیال آیا کہ ہم نے تو فلاں کی حق تلفی کی تھی، اس وقت کہاں ڈھونڈتے بھی رہو گے، بعد میں معلوم نہیں کہ ملاقات ہو یا نہ ہو، معافی مانگنے کا موقع ملے یا نہ ملے. لہذا جدا ہوتے وقت ہی یہ کام کر لینا چاہیے. اس جملے میں غیبت بھی خود بخود داخل ہو جائے گی اور غیبت سے بھی معافی ہو جائے گی. میں نے حضرت ڈاکٹر عبدالحی صاحب رحمۃ اللہ علیہ سے سنا کہ حضرت ثانی رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ جب کوئی شخص مجھ سے یہ کہتا ہے کہ میں نے آپ کی غیبت کی ہے مجھے معاف کر دو، تو میں اس سے کہتا ہوں کہ میں معاف تو ضرور کر دوں گا، لیکن پہلے مجھے یہ بتاؤ کیا غیبت کی تھی، کیا غیبت کی، بڑا بھاری ہوگا اس کے لیے. ظاہر ہے کہ صاحب حق کو یہ پوچھنے کا حق ہے کہ کیا غیبت کی، فرماتے تھے. اب یہ کوئی کہہ سکتا ہے کہ یہ کیوں سوال کرتے تھے حضرت، اب حضرت اپنا سوال کرنے کی وجہ بتلاتے ہیں. تو ظاہر ہے کہ صاحب حق کو یہ پوچھنے کا حق ہے کہ کیا غیبت کی، فرماتے تھے اس سوال سے فائدہ یہ ہوتا ہے کہ بعض اوقات غیبت سچی ہوتی ہے، غیبت میں جو بات کہی گئی ہے وہ سچی ہوتی ہے، اس لیے کہ غیبت کے اندر یہ ضروری نہیں کہ جھوٹی ہو، تو اس کے بتانے سے اپنی غلطی کا پتہ چل جاتا ہے، اس لیے حضرت پوچھتے ہیں. دوسرے اس کے ذریعے یہ پتہ چل جاتا ہے کہ تمہارے، ایک تو یہ پتہ چلتا، دوسرا یہ کہ تمہارے بارے میں اللہ تعالیٰ کی مخلوق کا غیر جانبدارانہ تبصرہ کیا ہے، لوگ تمہارے متعلق کیا باتیں کرتے ہیں، تم کو سن تو صحیح، کہتی ہے تجھے خلق خدا غائبانہ کیا، کیونکہ جو لوگ تمہارے آس پاس رہتے ہیں وہ تو تمہاری تعریف ہی کریں گے، تمہیں اچھا ہی کہیں گے، حضرت حضرت کہتے رہیں گے، لیکن پیٹ پیچھے تمہیں لوگ کیا کہتے ہیں، تو تمہارے بارے میں کیا خیال کرتے ہیں، کیا تصور رکھتے ہیں، اس کا علم ہو جانا بھی مفید ہوتا ہے، کیونکہ اگر سب لوگ تمہاری تعریف کرتے رہیں اس کے نتیجے میں بعض اوقات آدمی کے دل میں عجب پیدا ہو جاتا ہے اور یہ سوچتا ہے کہ ساری مخلوق جو میری تعریف کر رہی ہے تو ضرور میرے اندر کوئی کمال ہے، جس کی وجہ سے یہ ساری مخلوق میرے پیچھے پڑی ہوئی ہے، اس طرح دل میں عجب پیدا ہو جاتا ہے. اس عجب کا علاج یہ ہے کہ تم یہ دیکھو کہ جو لوگ تمہارے پیچھے رہنے والے ہیں وہ تمہیں کیا کہتے ہیں اور تمہارے بارے میں ان کی کیا رائے ہے، اس کے ذریعے انسان کے عجب کا علاج ہوتا ہے. اس لیے حضرت ثانی رحمۃ اللہ علیہ فرماتے تھے کہ جب میرے پاس کوئی معافی مانگنے آتا تو میں اس سے کہتا کہ میں معاف تو کر دوں گا، लेकिन पहले मुझे ये बताओ कि क्या रीबत की थी, जब बताओगे तो मैं माफ करूंगा। अब सवाल ये है कि किस किस से माफी मांगे, पहले तो ध्यान और फिक्र नहीं थी, न जाने किस किस की रीबत की होगी, तो क्या इन आदमियों की पहले फेरिस्त बनाए और फिर उनसे माफी मांगे। हजरत वाली माजी रहमतुल्लाह अलैह फरमाया करते थे कि भाई अगर जन्नत लेनी है तो जन्नत इस कदर सस्ती नहीं है, ये काम तो करना पड़ेगा, लिहाजा जो अपने मुताल्लिकीन हैं, अपने दोस्त और अहबाब हैं, मिलने जुलने वाले हैं, अजीज और रिश्तेदार हैं, उनकी एक फहरिस्त बनाओ और फिर जाकर उनसे माफी मांगो। हमारा तो किस शुमारो कतार में, हम सब के सरदार जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सहाबे के नाम के मजमे में खड़े होकर माफी मांग रहे हैं कि किसी का मुझ पर कोई हक रह गया हो वो या तो मुझसे वसूल कर ले, और अगर जिस्मानी हक हो तो मुझसे बदला ले ले या माफ कर दे। ये मर्जुल वफात में जिस बीमारी में आपकी का इंतकाल हुआ, शमाइल में रिवायत मौजूद है, आपके आधे सर का दर्द था, आप लेटे हुए थे, हजरत फजल इब्न अब्बास रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि मैं आपकी खिदमत में हाजिर हुआ तो आपने मुझसे फरमाया, फजल ये पट्टी जो बंधी हुई है जरा कस के बांध दो। दर्द सर की वजह से सर के ऊपर जब कपड़ा बांधते हैं तो जितना ज्यादा कस के बांधेंगे उतना आराम मिलेगा। और उसके बाद कहा कि मुझे उठाओ, मैंने उसके साथ उनको सहारा दिया, आप बैठे, कहा मुझे मस्जिद में ले जाओ, कहा मैं हजरत गुंजू को मस्जिद में ले गया, मिंबर पर बिठाया, फिर मुझे कहा अब मदीना की तमाम मोहल्लों में जाकर ऐलान करो तो मस्जिद में आओ सब। चुनांचे हजरत फजल ने तमाम मदीना में ऐलान किया, सब लोग मस्जिद में आए। फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनके सामने कहा मैं एक इंसान हूं, हो सकता है कि किसी के साथ मैंने ज्यादती की हो या किसी का मेरे ऊपर माली हक बाकी हो, अगर किसी के साथ ज्यादती की है तो वो मुझसे बदला ले ले या माफ कर दे, और बदला लेने में ये न डरे कि मैं अल्लाह के रसूल से बदला ले रहा हूं तो कहीं मेरी आकीबत बर्बाद न हो जाए। नहीं, मैं खुशी से उसकी इजाजत देता हूँ। इस ने सबको शमाइल के अंदर ये रिवायत मौजूद है, शमाइल की शरह में मजीद तफसीर उसकी है। हुजूर माफी मांग रहे हैं तो फिर हमको क्या शर्म आती है किसी का। जहां एक साहबी खड़े हुए, आपने एक दिन मेरी कमी कमर पर मारा था, हाथ मारा था दब्बा, वो मेरा हक आपके जिम्मे है। अगर मैंने तुम्हारी कमर पर मारा था तो तुम्हें हक है कि तुम मेरी कमर पर आकर मार लो। तो वो साहबी करीब आए, उन्होंने तो किया कि अरसल्ला जिस वक्त आपने मेरी कमर पर मारा था उस वक्त मेरी कमर पर कपड़ा नहीं था, जबकि आपकी कमर मुबारक पर कपड़ा है। चुनांचे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कमर मुबारक से कपड़ा उड़ा हटा दिया। उन साहबी का आसन बख्श ये था कि मैं मौला नबूवत को बोसा दूं। चुनांचे वो साहबी आगे बढ़े और मैं मौला नबूवत को बोसा दिया। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम इस बात के लिए तैयार थे कि कोई छोटा भी मुझसे अगर आकर बदला लेना चाहे तो बदला ले ले। और यही का यही ऐलान हुजूर ने औरतों में भी किया। जोहर की नमाज के बाद हजरत आयशा रज़ी अल्लाह तआला अन्हा के हुजूर में मदीना की तमाम औरतों को बुलवाया, उनके सामने आपने यही बातें की जो मर्दों के सामने की थी। तब अल्लाह ताला का खौफ दिल में हो, आखिरत की फिक्र हो और अल्लाह ताला के सामने खड़े होने का एहसास हो, वहां मुझे जवाब देना है, तो फिर दुनियावी तौर पर लोगों के सामने जलील होने के सारे तसव्वुरात जो है हेज हो जाते हैं। आदमी सोचता है कि ये तो बड़ी रुसवाई जिल्लत की बात है, तो उस वक्त तो सोचता है जब ये ख्याल ना हो, कि जब ये ख्याल हो कि अल्लाह के सामने मुझे जवाब देना है, फिर आदमी ये सोचता नहीं है, सब काम के लिए तैयार हो जाता। हमारे नफ्स और शैतान ने हमारे दिलों में इन तसव्वुरात के बुत बना रखे हैं कि माफी मांगने से हमारी जिल्लत हो जाएगी, हमारी नाक कट जाएगी, हमारी बेइज्जती हो जाएगी। अरे ऐसी हजार बेइज्जतियां हो जाएं उसके लिए हम तैयार हैं, बस अल्लाह ताला अपनी नाराजगी से बचा ले और अपने गजब से बचा ले। मेरे वालिद माजिद हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह को जब दिल का दौरा पड़ा, अस्पताल में बिस्तर पर लेटे हुए थे, जब होश आया तो पहला काम जो मुझसे फरमाया वो ये था कि मेरी तरफ से मेरे तमाम मुतालिकीन को एक तहरीर लिखकर भेज दो कि जिस किसी का कोई हक मुझसे फौत हुआ हो या किसी की गीबत की हो या बुराई की हो तो वो मुझसे बदला ले ले या मुझे माफ कर दे। चनाचे मैंने वो तहरीर लिखी और कुछ तलाफी माफात के नाम से पहले अलबरा में शाई की और फिर उसको एक पंपलेट की सूरत में शाये करके वाली साहब के जितने मुतालिकीन थे उन सबके पास भेजा। बहरहाल वो कबूल की बात थी, माफी के लिए सिर्फ जबानी तोबा काफी नहीं बल्कि साहिब हक से माफ कराना जरूरी है और रिबत करना हक लफ्जों को जाया करना है, लिहाजा जिसकी रिबत की है उससे माफी मांगना जरूरी है। आगे फरमाते हैं दत्तानवी उसके साथ, तो एक तो उसके माफी मांगो जिसकी रिबत की उससे, उसके साथ ये भी जरूरी है कि जिन लोगों के सामने रिबत की थी उनके सामने उसकी तारीफ भी करो और पहली बात का गलत होना साबित करो। जिन लोगों के सामने ये तो ऐसा है नालायक है, अब उन्हीं के पास जाकर के मैंने पहले ऐसा कहा था कि याद नहीं ऐसा ऐसा नहीं है तो बड़ा अच्छा है, क्योंकि उसकी तरदीद खुद तरदीद करो उन लोगों के पास जाकर, क्योंकि तुमने उससे तो माफी मांग ली और अल्लाह ताला से भी तौबा कर ली करके मामला साफ कर लिया, लेकिन मखलूक के दिल में तुमने उस आदमी की जो बुराई पैदा की है उसकी तलाफी भी जरूरी है। तलाफी के लिए अब उसकी मदोसना और तारीफ करो और पहली बात का गलत होना साबित कर दो और उनसे ये कहो कि जो बात मैंने कही थी वो गलत थी। आगे फरमाया और अगर वो बात गलत न हो, अरे बल्कि जो कही थी वो बात क्या थी, गलीबत तो फिर भी है वो गलत न हो बल्कि सच्ची हो तो यूं कह दो भाई इस बात पर एतमाद करके तुम फुला आदमी से बदगुमान न होना, इस बात पर एतमाद करके तुम ये नहीं कहा कि ये बात गलत है, बदगुमान न होना क्योंकि मुझे खुद इस पर एतमाद नहीं, मुझे खुद इस बात पर एतमाद नहीं, ये तो ये तौरिया हो जाएगा क्योंकि सच्ची बात पर भी एतमाद कतई बेदुने वही की हो नहीं सकता। यानी अगर तुमने रिबत के दौरान सच्ची बुराई बयान कर दी थी, क्योंकि रिबत भी रिबत सच्ची भी होती है, तो अब उसके बारे में ये तो नहीं कह सकते कि वो गलत थी, लिहाजा अब ये कह दो कि मेरी इस बात पर एतमाद करके तुम फला शख्स से बदगुमान न होना क्योंकि मुझे खुद अपनी इस एतमाद बात पर एतमाद नहीं रहा, इसलिए कि सच्ची बात पर मुकम्मल भरोसा वही के बगैर नहीं हो सकता, मुकम्मल भरोसे के लिए या तो मुशाहदा यानी अपनी आंखों से देखा हो या वही हो, उसके अलावा 100% एतमाद का कोई और रास्ता नहीं है, लिहाजा ये कहने में कोई हरज नहीं कि अब मुझे इस बात पर एतमाद नहीं, इंशाअल्लाह ताला उसके जरिए इस रिबत की तलाफी हो जाएगी और जो आपने उसकी बुराई बयान जो आपने उसकी बुराई बयान करके की थी। आगे हजरत फरमाते हैं अगर वो शख्स मर गया हो माफी तो तब मांगेंगे जो जिंदा हो, हमने रिबत तो की थी उसकी, अब जब हमें ख्याल आया अपने गुनाह का तो उसके पास जाकर माफी मांगने का मौका नहीं रहा, वो जा चुका है दुनिया से। अगर वो शख्स मर गया हो जिसकी रिबत की है तो अब माफ करने का तरीका यह है कि उसके लिए दुआ और इस्तिग़फ़ार करते रहो यहां तक कि तुम्हारा दिल गवाही दे कि अब वो तुमसे राजी हो गया होगा, यानी जिस शख्स की आपने रिबत की थी अब उसका इंतकाल हो चुका है, अब उससे कैसे माफी मांगी जाए, उससे माफ करने का तरीका यह है कि उसके लिए दुआ और इस्तिग़फ़ार करते रहो यहां तक कि तुम्हारा दिल ये गवाही दे दे कि अब वो शख्स तुमसे राजी हो गया होगा। लिहाजा हुकूक वलीबाद का मामला अगरचे बड़ा संगीन है कि जब तक साहिब हक माफ न करे उस वक्त तक माफ नहीं होगा, और अगर साहिब हक का इंतकाल हो गया है तो और ज्यादा मुश्किल, लेकिन किसी सूरत में मायूस होने की जरूरत नहीं, किसी भी हालत में अल्लाह ताला ने मायूसी का रास्ता नहीं रखा, अब तेरे लिए जो है रास्ता नहीं रखा कि अब तेरे लिए रास्ता बंद है। बुखारी शरीफ में एक वाक्या लिखा है, एक शख्स ने 99 कत्ल कर दी, फिर उसको तौबा और इस्तिगफार का ख्याल आया, तो एक राहिब के पास गया और उससे जाकर कहा कि मैंने 99 कत्ल किए हैं, क्या मेरे लिए तौबा और माफी का कोई रास्ता है? उस राहिब ने कहा तेरी माफी का कोई रास्ता नहीं, तो सीधा दंड में जाएगा, इसलिए तूने 99 आदमियों को कत्ल कर दिया है और सिर्फ तौबा करने से ही गुनाह माफ नहीं होगा जब तक के तू उन सब मकतूलीन के वरसा से माफी न मांग ले, और उन सब के वरसा से कैसे तू माफी मांगेगा, इसलिए तेरी माफी का कोई रास्ता नहीं, तू जहन्नम ही है। उसने कहा अच्छा मेरी माफी का कोई रास्ता नहीं तो 99 कत्ल तो हो गए हैं, 100वां एक और सही। और ये उसने उस राहिब को भी कत्ल कर दिया, इस तरह उसने 100 की तादाद पूरी कर ली। उसके बाद फिर एक और राहिब के पास गया, उससे जाकर उसने सारा वाकया बताया कि 99 तो पहले कत्ल कर दिए थे, एक और कत्ल कर दिया, अब बताइए कि मेरे लिए तौबा और इस्तिगफार का कोई रास्ता है? उस राहिब ने कहा हाँ तेरे लिए तौबा का रास्ता है, वो ये कि तू पहले तौबा और इस्तिगफार कर, और फिर फलां मकाम पर एक बस्ती है, वहां एक वहां नेक लोग रहते हैं, वहां जाकर उनकी सोहबत इख्तियार कर। उस राहिब ने नेक लोगों की सोहबत इख्तियार करने का मशवरा इसे दिया था कि जब बुरे लोगों की सोहबत से निकलकर नेक लोगों की सोहबत इख्तियार करेगा तो इस गुनाह से बचना उसके लिए आसान हो जाएगा। चनांचे ये कातिल तौबा और इस्तिगफार करके ये इरादा करके अपनी बस्ती से चल पड़ा कि मैं अब अपनी जिंदगी में इंकलाब लाऊंगा और आइंदा अल्लाह ताला के अहकाम की फरमाबरदारी करूंगा, कोई नाफरमानी नहीं करूंगा, नेक लोगों की सोहबत इख्तियार करूंगा, जो मेरे जिम्मे फराइज वाजिबात हैं उनको अदा करूंगा। ये सब इरादे लेकर चला। अभी वो रास्ते में था, अल्लाह ताला का ये हुक्म आ गया कि उसकी रूह कब्ज करो, चनांचे उसकी रूह कब्ज कर ली गई और उसका इंतकाल हो गया। इंतकाल के बाद फरिश्तों का आपस में झगड़ा हो गया, रहमत के फरिश्ते ने कहा कि ये शख्स तौबा करके पाक साफ होकर दूसरी बस्ती की तरफ जा रहा था और नेक लोगों की सोहबत इख्तियार करने जा रहा था, लिहाजा हम उसको लेकर जाएंगे। जो अजाब के फरिश्ते थे उन्होंने कहा इस शख्स की सारी जिंदगी गुनाहों के अंदर गुजरी, इसलिए उसने 100 आदमी कत्ल किया है, लिहाजा हम उसको अजाब के लिए ले जाएंगे। ये झगड़ा हो गया, अल्लाह ताला ने ये फैसला फरमाया अच्छा ये देखो कि जिस बस्ती से वो निकला था और जिस बस्ती की तरफ जा रहा था इंतकाल के वक्त वो कौन सी बस्ती से ज्यादा करीब था, जब नापा गया तो जिस बस्ती की तरफ जा रहा था उससे चंद गज ज्यादा करीब था। और हदीसों में तो यहां तक आता है असल तो बिल्कुल बीच में था, लेकिन अल्लाह ताला ने जमीन को हुक्म दिया, उस बस्ती को हुक्म दिया इसके द्वारा करीब हो जा, और जिस बस्ती से निकल के जा रहा था उसको कह तो दूर हो जा। ये भी है हदीस के अंदर, नापा गया तो जिस बस्ती की तरफ जा रहा था उससे चंद गज ज्यादा करीब था। अल्लाह ताला ने फरमाया कि जब ये शख्स तौबा करके नेक लोगों की बस्ती की तरफ चल पड़ा था और उससे ज्यादा करीब हो गया था, अब हम भी उसके साथ मगफिरत का मामला करते हैं। बहरहाल मायूसी का कोई रास्ता नहीं, क्योंकि हमसे हुकूक बंदों के हक जाये हो गए हैं और जिनके हक जाये हुए हैं उनका इंतकाल हो गया, याद अब हमारी मफरत नहीं हो सकती, ऐसा नहीं। इब्तिदा में तो बंदों के हुकूक का बहुत एहतमाम करो और उनके जाये होने को संगीन समझो और किसी अल्लाह के बंदे के हक को पामाल न करो, लेकिन अगर किसी का कोई हक जाये हो जाए तो फौरन माफ करा लो, और अगर माफ कराने का कोई रास्ता ना हो तो मायूस न हो बल्कि उसके लिए इस्तिगफार करते रहो, अल्लाह ताला से दुआ करते रहो या अल्लाह अपने बंदो करम से मुझसे इन बंदों को राजी कर दीजिए जिनके हुकूक मैंने पामाल किए हैं, और ये दुआ करते रहो कि या अल्लाह उनके दर्दात बुलंद फरमाइए, उनकी मगफरत फरमाइए, उनको रजाए कामिला अता फरमाइए। ये दुआ करते रहो यहाँ तक ये गुमान राजी हो जाए तो राजी हो गए। हमारे थानी रहमतुल्लाह अलैह की तालीमात में मायूसी का कोई रास्ता नहीं, सोए ना उम्मीदी मरो उम्मीद हास, सोए तारीकी मरो खुर्शीद हास। दीवाला ना उम्मीदी और तारीकी की तरफ जाने ही नहीं देते बल्कि रास्ता बता देते हैं कि अब इस तरह कर लो, अब इस तरह कर लो, अल्लाह ताला ہر صورت حال کا اللہ تعالیٰ نے علاج رکھا ہے. بسم اللہ الرحمن الرحیم. قرآنی دعاؤں کی تشریح کا سلسلہ چل رہا ہے. فاطر السماوات والارض انت ولی فی الدنیا والآخرة توفنی مسلما والحقنی بالصالحین, اس کی کچھ تشریح ہوئی تھی. حضرت یوسف علیہ الصلوۃ والسلام کو قید والی آزمائش آئی. آگے فرماتے ہیں کہ قید کے دوران دو قیدی اور لائے گئے. ان دونوں قیدیوں نے خواب دیکھے. اللہ تعالیٰ نے حضرت یوسف علیہ الصلوۃ والسلام کو خواب کی تعبیر کا خاص علم عطا فرمایا تھا. چنانچہ ان دونوں قیدیوں نے حضرت یوسف علیہ السلام سے اپنے اپنے خوابوں کو بیان کر کے آپ سے ان کی تعبیر پوچھی. لیکن خوابوں کی تعبیر بتانے سے پہلے ان دونوں کو اسلام کی دعوت دی, اور آپ نے فرمایا کہ اللہ تبارک و تعالی نے مجھے خواب کی تعبیر کا علم عطا فرمایا ہے, اور میں تمہیں یہ بھی بتا سکتا ہوں کہ جو تم کھاتے ہو اور جو کچھ تم ذخیرہ کرتے ہو, اور میں تمہیں خواب کی تعبیر بعد میں بتاؤں گا, پہلے میری ایک بات سن لو. وہ یہ کہ یہ بتاؤ, ارباب متفرقون خیر ام اللہ الواحد القہار, کہ اللہ کے علاوہ جن مختلف معبودوں کی عبادت کی جاتی ہے وہ بہتر ہیں, یا وہ اللہ جو واحد اور قہار ہے وہ بہتر ہے؟ پھر فرمایا, انی ترکت ملت قوم لا یؤمنون باللہ وهم بالآخرۃ هم کافرون, میں ان لوگوں کی ملت کو چھوڑ چکا ہوں جو تنہا اللہ پر ایمان نہیں لاتے بلکہ شرک کرتے ہیں اور آخرت کا انکار کرتے ہیں. یہ سب بیان کر کے ان کو ایمان لانے کی دعوت دی, اور اس کے بعد ان دونوں کو ان کے خوابوں کی تعبیر بھی بتا دی. اس تعبیر کے نتیجے میں ان میں سے ایک شخص کو قید سے رہائی مل گئی, اور وہ دوبارہ بادشاہ کے دربار میں شراب پلانے پر معمور ہو گیا. اس کے بعد بادشاہ نے ایک خواب دیکھا اور دربار کے لوگوں سے کہا کہ میں نے یہ خواب دیکھا ہے, کیا تم میں سے کوئی شخص ہے جو اس خواب کی تعبیر بیان کر سکے؟ سب درباریوں نے کہا کہ یہ خواب نہیں بلکہ پریشان خیالات ہیں, اور ہم خواب کی تعبیر کا علم بھی نہیں رکھتے. اب وہ قیدی جو جیل سے رہا ہو کر دوبارہ بادشاہ کے دربار میں شراب پلانے پر مامور ہو گیا تھا, اس کے ذہن میں فوراً حضرت یوسف علیہ الصلوۃ والسلام کی یاد آ گئی, اور اس نے بادشاہ سے کہا کہ یوسف نام کے ایک قیدی ہیں جو بہت دنوں سے قید میں پڑے ہوئے ہیں, وہ خواب کی تعبیر بہت اچھی بتاتے ہیں, مجھے ان کے پاس بھیج دو. چنانچہ بادشاہ نے اس کو حضرت یوسف علیہ السلام کے پاس بھیج دیا. وہ شخص قید خانے میں حضرت یوسف علیہ الصلوۃ والسلام کے پاس پہنچ گیا اور جا کر بتایا کہ بادشاہ نے یہ خواب دیکھا ہے کہ سات موٹی موٹی گائے ہیں, ان کو سات دبلی پتلی گائے کھا رہی ہیں. دوسرا خواب یہ دیکھا کہ سات خوشے ہرے بھرے ہیں اور سات خوشے خشک ہیں. حضرت یوسف علیہ السلام نے ان خوابوں کی یہ تعبیر دی کہ تمہارے اوپر شروع میں 7 سال تک خوشحالی آئے گی, اور اس کے بعد 7 سال قحط پڑے گا, اور پھر 7 سال کے بعد دوبارہ خوشحالی آئے گی. لیکن حضرت یوسف علیہ السلام نے تعبیر بتانے سے پہلے اس قحط سے بچنے کا طریقہ بھی بتا دیا کہ ایسا کرو کہ تم لوگ 7 سال خوب محنت سے کاشتکاری کرو تاکہ تمہاری زرعی پیداوار گندم بہت زیادہ ہو جائے, اور ان 7 سالوں میں جو پیداوار ہو اس میں سے ضرورت کے مطابق تھوڑا بہت استعمال کر لو, اور باقی گندم کو ان کے بالوں میں ہی ذخیرہ کر کے رکھ دو, اور 7 سال کے بعد جو قحط والے 7 سال آئیں گے اس وقت وہ ذخیرہ کیا ہوا گندم کام آئے گا, اس کے بعد پھر دوبارہ خوشحالی کا سال آ جائے گا. اب دیکھیے تعبیر بعد میں بیان فرمائی، اس کا حل پہلے بتا دیا کہ اس کا حل یہ ہے. اس کے ذریعے ہم جیسے لوگوں کو، یعنی جن سے لوگ دینی مسائل پوچھتے رہتے ہیں، یہ سبق دیا کہ جب تم لوگوں کو یہ بتاؤ کہ یہ کام حرام ہے یا یہ کام ناجائز ہے یا گناہ ہے، تو اس سے بچ کر دوسرا راستہ اختیار کرنے کی تدبیر بھی بتاؤ کہ اگر تم اس گناہ سے بچنا چاہتے ہو تو یوں کر لو. چنانچہ تعبیر پوچھنے والے شخص نے واپس آ کر بادشاہ کو تعبیر بتا دی تو بادشاہ کی سمجھ میں بات آ گئی اور اس نے کہا کہ تعبیر بتانے والے نے بہت زبردست تعبیر بتائی ہے. بادشاہ نے حکم دیا کہ ان کو قید خانے سے نکال کر میرے پاس لے آؤ. چنانچہ حضرت یوسف علیہ السلام بادشاہ کے پاس آ گئے. بادشاہ نے ان سے کہا کہ میں تمہیں اپنا مقرب بناتا ہوں. حضرت یوسف علیہ السلام نے فرمایا ٹھیک ہے، پھر آپ مجھے وزیر خزانہ بنا دیجئے، میں انشاءاللہ کام اچھے طریقے سے انجام دوں گا. ابتدائی 7 سال میں خوب خوشحالی رہی اور غلہ ذخیرہ کر لیا گیا. جب اس کے بعد قحط والے سال شروع ہوئے تو حضرت یوسف علیہ السلام نے راشن کی تقسیم شروع فرما دی اور مقدار مقرر کر دی کہ ہر شخص کو اتنا گندم فروخت کیا جائے گا. اب قحط کی وجہ سے دور دراز سے لوگ گندم لینے کے لیے وہاں آنے لگے. چنانچہ کنعان سے حضرت یوسف علیہ السلام کے بھائی بھی گندم لینے آ گئے. ان بھائیوں کے حاشیے خیال میں بھی یہ بات نہیں تھی کہ حضرت یوسف علیہ السلام اس طرح وزیر خزانہ بن چکے ہیں. چنانچہ بھائیوں نے آ کر حضرت یوسف علیہ السلام سے غلہ مانگا کہ ہمیں غلہ دے دو. انہوں نے حضرت یوسف علیہ السلام کو نہیں پہچانا کہ یہ یوسف ہیں، لیکن حضرت یوسف علیہ السلام پہچان گئے کہ یہ میرے بھائی ہیں. چنانچہ ان کو غلہ دے دیا اور غلے کی قیمت جو انہوں نے ادا کی تھی وہ بھی غلے کے ساتھ ہی رکھوا دی. وہ بھائی جو قاتل تھے، جنہوں نے حضرت یوسف علیہ السلام کو کنویں میں پھینکا تھا، ان کے ساتھ یہ معاملہ کیا کہ غلہ خریدتے وقت جو قیمت انہوں نے ادا کی تھی وہ بھی ان کے غلے کے اندر چھپا کر رکھ دی، تاکہ گھر جا کر جب غلہ کھولیں تو یہ دیکھ لیں کہ ان کے پیسے ان کو واپس مل گئے. لیکن ساتھ میں حضرت یوسف علیہ السلام نے ان سے کہا کہ جو تمہارا چھوٹا بھائی بنیامین ہے، یہ حضرت یوسف علیہ السلام کا حقیقی بھائی تھا، اس کو آئندہ ساتھ لے کر آنا، ورنہ تمہیں راشن نہیں ملے گا. اللہ تعالیٰ نے حضرت یوسف علیہ السلام کو یہ منظر بھی دکھایا کہ جو میرے قاتل تھے وہ میرے پاس محتاج بن کر آئے، اور آ کر انہوں نے راشن مانگا اور بھائی کو بلوا لیا، اور اگلی مرتبہ حقیقی بھائی بنیامین بھی آ گئے اور اس کو چپکے سے بتا دیا کہ میں تمہارا بھائی ہوں، میرے کارندے جو عمل کریں اس پر تم رنج مت کرنا. چنانچہ حضرت یوسف علیہ السلام نے ایک شاہی پیالہ بنیامین کے غلے میں رکھوا دیا. جب وہ لوگ وہاں سے روانہ ہونے لگے تو کارندوں نے یہ اعلان کر دیا کہ تم لوگ چور ہو. وہ بھائی واپس لوٹے اور پوچھا کہ ہم نے کیا چوری کی؟ کارندوں نے کہا کہ تم نے بادشاہ کا پیالہ چوری کر لیا ہے. ان بھائیوں نے کہا کہ ہم تو سیدھے سادے لوگ ہیں، ہم نے تو کبھی چوری نہیں کی. حضرت یوسف علیہ السلام نے فرمایا کہ اگر تمہاری چوری پکڑی جائے تو پھر کیا ہوگا؟ بھائیوں نے کہا کہ جس کے مال سے وہ پیالہ نکل آئے آپ اس کو اپنے پاس غلام بنا کر رکھ لیں. اب تلاشی شروع ہوئی اور پہلے دوسرے بھائیوں کی تلاشی ہوئی اور آخر میں بنیامین کے سامان کی تلاشی لے کر وہ پیالہ وہاں سے نکال لیا. اب بھائیوں کے پاس کوئی عذر نہیں تھا. چنانچہ حضرت یوسف علیہ السلام نے بنیامین کو اپنے پاس روک لیا. حضرت یوسف علیہ السلام والسلام جانتے تھے کہ جب میرے والد حضرت یعقوب علیہ السلام کو اس کی اطلاع ملے گی تو ان کا اس وقت کیا حال ہوگا، اس لیے کہ ایک بیٹا تو پہلے ہی چلا گیا تھا اور ایک بیٹا اب چلا گیا. لیکن حضرت یوسف علیہ السلام نے یہ سب تدبیر اس لیے کی تاکہ ان بھائیوں کو تھوڑی سی عقل آئے، پھر یہ دوبارہ اپنے باپ کے پاس واپس جائیں اور اپنے سابقہ کرتوتوں پر استغفار اور ندامت پیدا ہو. چنانچہ یہ بھائی واپس گھر گئے اور اپنے باپ حضرت یعقوب علیہ السلام کو بتایا کہ اس طرح ہو گیا اور ہم نے تو بنیامین کی بہت حفاظت کی تھی لیکن اس کی چوری پکڑی گئی اور وہ قید ہو گئے. اس موقع پر حضرت یعقوب علیہ السلام نے فرمایا فصبر جمیل عسی اللہ ان یأتینی بہم جمیعا، بس صبر ہی بہتر راستہ ہے اور امید ہے کہ اللہ تعالیٰ ان سب کو مجھ تک پہنچا دے گا. پھر بیٹوں سے فرمایا یا بنی اذهبوا فتحسسوا من یوسف واخیه ولا تیأسوا من روح اللہ. اے میرے بیٹو جاؤ اور یوسف اور اس کے بھائی کو تلاش کرو, اللہ تعالیٰ کی رحمت سے مایوس مت ہو جاؤ. چنانچہ یہ بھائی روتے ہوئے پھر کسی طرح مصر پہنچے اور حضرت یوسف علیہ السلام سے کہا کہ ہم تو بڑی مصیبت میں آ گئے ہیں اور ہمارے والد بوڑھے ہیں. اس وقت حضرت یوسف علیہ السلام نے راز کھولا اور فرمایا هل علمتم ما فعلتم بیوسف واخیہ اذ انتم جاہلون. آپ کو پتا ہے کہ آپ نے یوسف اور اس کے بھائی کے ساتھ کیا سلوک کیا تھا؟ اس وقت ان کی آنکھیں کھل گئیں اور کہا فَإِنَّكَ لَأَنتَ يُوسف, کیا تم ہی یوسف ہو؟ حضرت یوسف علیہ السلام نے فرمایا انا یوسف وهذا اخی, ہاں میں یوسف ہوں اور یہ میرا بھائی ہے. اور فرمایا لا تثریب علیکم اليوم, آج میں تم پر کوئی ملامت نہیں کرتا. چونکہ روتے روتے حضرت یعقوب علیہ السلام کی بینائی چلی گئی تھی, اس لیے بھائیوں سے کہا کہ یہ میرا قمیص لے جاؤ اور جا کر میرے والد کے منہ پر ڈال دو تو ان کی بینائی واپس آ جائے گی اور پھر پورے خاندان کو یہاں لے آؤ. جو ہی حضرت یوسف علیہ السلام کی قمیص وہاں سے روانہ ہوئی, ادھر یعقوب علیہ السلام کنعان میں لوگوں سے کہنے لگے کہ مجھے تو یوسف کی خوشبو آ رہی ہے. دیکھیے ابھی یوسف کی قمیص مصر سے کنعان کی طرف چلی ہے اور ادھر کنعان میں حضرت یعقوب علیہ السلام فرما رہے ہیں انی لاجد ریح یوسف لولا ان تفندون. لوگوں سے کہہ رہے ہیں کہ تم یہ کہو گے کہ یہ بوڑھا مہک گیا ہے, لیکن میں تو یوسف کی خوشبو محسوس کر رہا ہوں. بہرحال وہ قمیص کنعان پہنچی اور حضرت یعقوب علیہ السلام پر ڈالی گئی, اس کے نتیجے میں ان کی بینائی واپس آ گئی. اب پورے خاندان نے مصر جانے کی تیاری کی اور سفر کر کے مصر پہنچے. اس وقت حضرت یوسف علیہ السلام نے فرمایا ادخلوا مصر ان شاء اللہ آمنین, یعنی مصر میں تم سب امن و امان کے ساتھ داخل ہو جاؤ انشاءاللہ. اور حضرت یوسف علیہ السلام نے اپنے والدین کو تخت پر بٹھایا. اس موقع پر والدین اور 11 بھائی سب کے سب سجدے میں گر گئے اور اس زمانے میں سجدہ تعظیمی جائز تھا. ایک سجدہ سجدہ عبادت ہوتا ہے, یعنی کسی کو اپنا معبود سمجھ کر سجدہ کیا جائے وہ تو بالکل حرام اور شرک ہے. لیکن دوسرا سجدہ ہوتا ہے تعظیمی, یعنی کسی کی تعظیم کے لیے اس کو سجدہ کرنا. یہ سجدہ پچھلی امتوں میں حلال تھا, البتہ نبی کریم صلی اللہ علیہ وسلم کی امت پر یہ سجدہ بھی ممنوع قرار دے دیا گیا. بہرحال یہ سب کے سب حضرت یوسف علیہ السلام کے لیے سجدے میں گر گئے. حضرت یوسف علیہ السلام نے بچپن میں ایک خواب دیکھا تھا اتنی رأیت احد عشر کوکبا والشمس والقمر رأیتهم لی ساجدین, میں نے دیکھا کہ 11 ستارے اور سورج اور چاند مجھے سجدہ کر رہے ہیں. اس خواب کا منظر آج سامنے آ گیا, اس لیے کہ شمس و قمر تو والد اور والدہ تھے اور 11 ستارے یہ 11 بھائی تھے. اس وقت حضرت یوسف علیہ السلام نے فرمایا ھذا تأویل رؤیا من قبل قد جعلها ربی حقا, یہ میرے اس خواب کی تعبیر ہے, اللہ تعالی نے اس خواب کو سچا کر دکھایا. اب دیکھیے کہ حضرت یوسف علیہ السلام نے سالہا سال مصیبتوں اور تکالیف میں گزارنے کے بعد اپنے والدین کے ساتھ مل رہے ہیں اور ان بھائیوں سے مل رہے ہیں جنہوں نے تقریباً ان کے قتل کی سازش تیار کی تھی. میرے والد ماجد حضرت مفتی محمد شفیع صاحب رحمت اللہ علیہ فرمایا کرتے تھے کہ اگر کوئی اور ہوتا تو والد صاحب سے سالہا سال کے بعد ملاقات کے وقت سینے سے لگ کر خوب روتا اور اپنا سارا دکھڑا سناتا کہ میرے اوپر کیا کیا ظلم ہوئے, کس طرح مجھے کنویں میں ڈالا گیا اور کس طرح میں نے قید خانے میں زندگی گزاری, کس طرح سالہا سال تک غلام بن کر رہا وغیرہ. لیکن حضرت یوسف علیہ السلام کی اپنے والد صاحب سے جب ملاقات ہوئی تو بات یہاں سے شروع کی وَقَدْ أَحْسَنَ بِي إِذْ أَخْرَجَنِي مِنَ السِّجْنِ وَجَاءَ بِكُم مِّنَ الْبَدْوِ مِن بَعْدِ أَن نَّزَغَ الشَّيْطَانُ بَيْنِي وَبَيْنَ إِخْوَتِي, کہ میرے پروردگار نے مجھ پر احسان فرمایا کہ مجھے قید خانے سے نکال دیا. اب دیکھیے کہ قید خانے میں جانے کا کوئی ذکر نہیں, بلکہ قید خانے سے نکلنے کا ذکر فرمایا اور کنویں میں ڈالے جانے کا کوئی ذکر ہی نہیں کیا، اور فرمایا کہ آپ لوگوں کو دیہات سے یہاں شہر میں اللہ تعالیٰ میرے پاس لے آئے، بچھڑنے کا اور مدت و فراق ہو جانے کا ذکر نہیں فرمایا، بلکہ اللہ تعالیٰ کے اس احسان کا ذکر فرمایا کہ آپ لوگوں کو مہمان بنا کر پہنچا دیا اور بھائیوں نے جو شرارت کی تھی اس کو شیطان کے سر ڈال دیا کہ شیطان نے میرے اور میرے بھائیوں کے درمیان ایک فساد پیدا کیا تھا، اللہ تعالیٰ نے اس کے بعد یہ احسانات فرمائے۔ پھر فرمایا ان ربی لطیف لما یشاء، میرا پروردگار لطیف طریقے سے وہ کام کرتا ہے جو چاہتا ہے، یعنی سارا دکھڑا سنانے کے بجائے اللہ تعالیٰ کے احسانات کا ذکر کر کے شکر گزار بندے بنے۔ فرمایا کہ مجھے قید خانے سے نکال دیا، آپ سب کو دیہات سے شہر میں لے آئے، اور اللہ تعالیٰ جو کام کرنا چاہتے ہیں اس کو بڑے لطیف طریقے سے انجام دیتے ہیں۔ یہ بات تو والد صاحب سے کہی۔ اس کے بعد پھر اللہ تعالیٰ کا شکر ادا کرتے ہوئے کہا رب قد آتیتنی من الملک وعلمتنی من تأویل الاحادیث، اے میرے پروردگار آپ نے مجھے سلطنت عطا فرمائی اس لیے کہ بادشاہ نے پہلے ان کو وزیر خزانہ بنایا تھا، بعد میں بادشاہ نے ساری سلطنت حضرت یوسف علیہ السلام کو سونپ دی تھی، اور اے پروردگار آپ نے مجھے خواب کی تعبیر بتانے کا علم عطا فرمایا، اپنا سارا منصب، اپنی شوکت، اپنی بادشاہت، اپنا جاہ و جلال یہ کہہ کر ختم کر دیا کہ یا اللہ یہ سب آپ کی عطا ہے، میں کچھ نہیں تھا، آپ نے مجھے یہ سلطنت عطا فرمائی، آپ نے مجھے خواب کی تعبیر کا علم بخشا جس کے نتیجے میں اللہ تعالیٰ نے مجھے یہاں تک پہنچایا۔ اس شکر کے ذریعے حضرت یوسف علیہ السلام نے یہ بندگی سکھائی کہ آدمی کو دنیا کے اندر چاہے کتنا ہی بڑا منصب اور کتنا ہی بڑا عہدہ مل جائے اور لوگوں میں اس کی شہرت اور عزت ہو جائے، لیکن وہ اپنے ذہن میں یہ بات رکھے کہ یہ سب اللہ جل شانہ کی عطا ہے۔ جو لوگ اس حقیقت کو فراموش کر دیتے ہیں اور وہ کسی منصب پر پہنچنے کے بعد اپنے آپ کو فرعون سمجھنے لگتے ہیں اور لوگوں پر اپنی فرعونیت کا سکہ جمانا چاہتے ہیں، ان کو اس واقعے کے ذریعے یہ سبق دے دیا کہ ہمارے پیغمبر بھی بادشاہ بنے ہیں، لیکن بادشاہ بننے کے بعد ان کی زبان پر یہ الفاظ ہوتے ہیں رب قد آتیتنی من الملک، آپ نے مجھے یہ سلطنت عطا فرمائی ہے، اس میں میرا کوئی استحقاق نہیں تھا، لہذا جو کچھ اچھائی، جو شہرت اور نیک نامی بندے کو حاصل ہو، یہ نہ ہو کہ اس کی گردن اکڑ جائے، اس کا سینہ تن جائے، بلکہ وہ اپنے پروردگار کے سامنے اور زیادہ جھک جائے۔ دیکھیے جب نبی کریم صلی اللہ علیہ وسلم مکہ مکرمہ میں فاتح کے طور پر داخل ہو رہے تھے، وہ مکہ مکرمہ جہاں ان کو تکلیفیں پہنچائی گئیں، اذیتیں دی گئیں، اور جہاں آپ پر ایمان لانے والوں کو تپتی ہوئی ریت پر لٹایا گیا اور گرم سلاخوں سے ان کو داغا گیا، اس مکہ میں آپ صلی اللہ علیہ وسلم فاتح بن کر داخل ہو رہے ہیں۔ حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کے مکہ میں داخل ہونے کا منظر آج بھی میرے سامنے ہے کہ آپ اپنی اونٹنی قصوا پر سوار ہیں، آپ کی گردن جھکی ہوئی ہے، تھوڑی سینے سے لگی ہوئی ہے، اور زبان مبارک پر یہ آیات ہیں انا فتحنا لك فتحا مبینا، کوئی دوسرا فاتح ہوتا تو اکڑتا ہوا داخل ہوتا اور اپنے فاتح ہونے کا مظاہرہ کرتے ہوئے داخل ہوتا، لیکن یہاں تو اللہ تعالی کے سامنے عاجزی اور انکساری ہے، اور یہ اعلان فرما رہے ہیں کہ جو شخص ہتھیار ڈال دے گا اسے امن ہے، جو شخص اپنے گھر کا دروازہ بند کرے گا اسے امن ہے، جو شخص ابو سفیان کے گھر میں داخل ہو جائے گا اسے امن ہے، جو شخص حرم میں داخل ہو جائے گا اسے امن ہے۔ کوئی اور فاتح ہوتا تو مکہ کی گلیوں میں خون کی ندیاں بہ رہی ہوتی، اور اللہ تبارک و تعالی نے فتح مکہ کے موقع پر مکہ کی حرمت کو اٹھا لیا تھا اور آپ صلی اللہ علیہ وسلم کو اس کی اجازت دے دی تھی کہ اگر ضرورت پڑے تو تم یہاں خون بہا سکتے ہو، لیکن آپ صلی اللہ علیہ وسلم نے خون نہیں بہایا. کیوں؟ اس لیے کہ جب اللہ کا بندہ بندہ بن کر بادشاہ بنتا ہے تو پھر اس کی گردن اکڑتی نہیں, اس کا سینہ تنتا نہیں ہے, بلکہ اس کی گردن اللہ تبارک و تعالیٰ کی بارگاہ میں اور زیادہ جھک جاتی ہے. اس لیے حضرت یوسف علیہ السلام کی زبان پر اس وقت یہ الفاظ تھے, رب قد آتیتنی من الملک وعلمتنی من تأویل الاحادیث. اللہ تعالیٰ نے حضرت یوسف علیہ السلام کے واقعے کو احسن القصص قرار دیا. یہ واقعہ اور دوسرے انبیاء کرام کے واقعات اللہ تعالیٰ نے ان کو قصہ گوئی اور افسانہ ترازی کے طور پر بیان نہیں فرمایا, بلکہ ان واقعات سے سبق لینے کے لیے ان کو بیان فرمایا ہے. حضرت یوسف علیہ السلام نے اتنی سخت تکلیفیں برداشت کرنے کے بعد, قید خانے کی صعوبتیں برداشت کرنے کے بعد, ماں باپ کی جدائی کی تکلیف برداشت کرنے کے بعد, اندھے کنویں میں پڑے رہنے کی تکلیف اٹھانے کے بعد, غلامی کی زندگی گزارنے کے بعد جب والدین سے ملاقات ہوتی ہے تو ان تکالیف کا بالکل ذکر نہیں کرتے, بلکہ اللہ تعالیٰ کے انعامات کا ذکر کرتے ہیں. اس واقعے میں اللہ تعالیٰ نے بہت سے سبق دے دیے ہیں. ہر ہر مرحلے پر ہمارے لیے کوئی نہ کوئی سبق ہے, لیکن واقعے کے آخر میں حضرت یوسف علیہ السلام یہ سکھا گئے کہ ارے یہ دنیا ہے, اس میں تو مشکلات اور تکالیف آتی رہیں گی, اس لیے کہ یہ دنیا ہے, جنت نہیں ہے. اللہ تعالیٰ نے تین عالم پیدا فرمائے ہیں. ایک عالم راحت ہی راحت کا ہے, جس میں تکلیف کا نام و نشان نہیں, وہ جنت ہے. دوسرا عالم وہ ہے جس میں تکلیف ہی تکلیف ہے, راحت کا نام نہیں, وہ جہنم ہے. تیسرا عالم وہ ہے جو دونوں سے ملا جلا ہے, اس میں راحت بھی ہے اور تکلیف بھی ہے, اس میں خوشیاں بھی ہیں, اس میں غم بھی ہے. اس دنیا کے اندر کوئی انسان ایسا نہیں ہے جو خوش ہی خوش رہتا ہو اور اس کو کبھی کوئی صدمہ اور تکلیف پیش نہ آتی ہو, یہ ہو ہی نہیں سکتا. یہاں انبیاء علیہم السلام جو اللہ تعالیٰ کے محبوب بندے ہوتے ہیں وہ بھی آزمائشوں سے خالی نہیں ہوتے, بلکہ حدیث شریف میں آتا ہے اشد الناس بلاءً الانبیاء ثم الامثل فالامثل, یعنی سب سے زیادہ مصیبتیں انبیاء علیہم السلام پر آتی ہیں. لہذا اس دنیا کے اندر کوئی شخص بھی رنج اور صدمے سے خالی نہیں ہے, اور اسی طرح اس دنیا کے اندر کوئی آدمی ایسا نہیں ملے گا جس کو کبھی خوشی نہ ملی ہو, اور کوئی آدمی ایسا بھی نہیں ملے گا جس کو کبھی غم نہ ہوا ہو. اللہ تعالیٰ نے یہ دنیا اس کام کے لیے بنائی ہے کہ انسان کو جب یہاں تکلیف ہو تو صبر کرے, اور جب اس کو راحت ملے تو شکر کرے. بڑے سے بڑا بادشاہ ہو, حکمران ہو, سرمایہ دار ہو, دولت مند ہو, اس کو صرف خوشی ہی خوشی حاصل ہو, یہ کبھی نہیں ہو سکتا. بہرحال غم اور مسرت کے مجموعے کا نام زندگی ہے. اب جو آدمی ناشکرا ہوتا ہے وہ صرف غموں کو لے کر بیٹھ جاتا ہے کہ میرے ساتھ یہ ہو گیا, میرے ساتھ یہ معاملہ ہو گیا, میں تو اتنی تکلیف اور پریشانی میں گھرا ہوا ہوں, میری زندگی خراب ہے, اور اللہ تعالیٰ نے جو انعامات اس کو دے رکھے ہیں اس کی طرف بالکل دھیان نہیں ہوتا. جبکہ انبیاء یہ سکھاتے ہیں کہ جب صدمہ اور تکلیف آئے تو صبر کرو. قرآن کریم میں اللہ تعالیٰ نے فرمایا انما یوفی الصابرون اجرہم بغیر حساب, یعنی صبر کرنے والوں کو بے حساب اجر ملنے والا ہے. لہذا اس دنیا میں تکلیف پیش آئے تو صبر کرو, اور اگر راحت اور خوشی ملے تو اس پر اللہ تعالیٰ کا شکر ادا کرو. اس واقعے میں حضرت یوسف علیہ السلام نے یہ بڑا زبردست سبق دے دیا, اور اتنی لمبی غم و اندوہ کی داستان کا نتیجہ یہ نکالا کہ میرے پروردگار نے مجھ پر احسان فرمایا, اور جس وقت اللہ تعالیٰ کے احسان کا ذکر کیا اس وقت انہوں نے اللہ تعالیٰ سے یہ دعا فرمائی, فاطر السماوات والارض انت ولی فی الدنیا والآخرہ توفنی مسلما والحقنی بالصالحین. چونکہ حضرت یوسف علیہ السلام ہر طرح کے مناظر دیکھ کر آئے تھے, غم کے مناظر بھی, صدمے کے مناظر بھی, خوشی کے مناظر بھی, اور کبھی غلام بنا دیے گئے, کبھی قیدی بنا دیے گئے, کبھی وزیر بنا دیے گئے, کبھی بادشاہ بنا دیے گئے. اس لیے جب وہ اپنے رب پروردگار کو پکارتے ہیں تو کہتے ہیں کہ اے آسمانوں اور زمین کے پیدا کرنے والے, یعنی آسمان اور زمین کا جو نظام چل رہا ہے, یعنی اچھائی اور بڑائی, خوشی اور راحت ان سب کو پیدا کرنے والے آپ ہیں. انت ولی فی الدنیا والآخرہ, آپ ہی میرے کارساز ہیں دنیا میں بھی اور آخرت میں بھی. جیسا کہ گزشتہ کل عرض کیا تھا کہ دعا سے پہلے اللہ تعالیٰ کی حمد و ثنا کرنی چاہیے, اس لیے حضرت یوسف علیہ السلام نے اصل دعا سے پہلے فرمایا کہ آپ ہی آسمانوں اور زمین کے پیدا کرنے والے ہیں. ولی وہ ہوتا ہے جو اپنے ماتحت کی ہر مصلحت کا خیال رکھتا ہے, اس کی بگڑیاں بناتا ہے. اے میرے ولی, جو دنیا میں بھی میرے ولی ہیں اور آخرت میں بھی میرے ولی ہیں, یعنی آخرت میں بھی آپ سے یہی امید رکھتے ہیں کہ آپ ہماری بگڑی بنائیں گے اور ہماری مصلحت کے مطابق فیصلہ فرمائیں گے. اب آپ سے درخواست یہ ہے, توفنی مسلمہ, اب تک آپ نے اتنے انعامات تو میرے اوپر کر دیے, اب آخری انعام میرے اوپر دنیا میں یہ کر دیجئے گا کہ جب میری وفات ہو اور جب میری موت آئے اس وقت میں تابعدار بندہ بنا ہوا ہوں. بات دراصل یہ ہے کہ انسان کے قلوب میں تغیر آتا رہتا ہے, اس لیے اس بات کا اندیشہ رہتا ہے کہ کسی وقت ہمارا دل کسی غلط سمت میں نہ چلا جائے اور کہیں دل میں تیڑ پیدا نہ ہو جائے. اس لیے اے اللہ, جب موت آئے تو اس حالت میں آئے کہ میں آپ کا تابعدار ہوں. دوسرے الفاظ میں یوں کہا جائے کہ اللہ تعالیٰ سے حسن خاتمہ کی دعا کی, اس لیے کہ اعتبار حسن خاتمہ کا ہے. اس کے ساتھ آخر میں یہ دعا فرمائی, والحقنی بالصالحین, اور اے اللہ مجھے صالحین کے ساتھ شامل کر لیجئے. دیکھیے ایک نبی یہ دعا کر رہا ہے کہ مجھے صالحین میں شامل کر دیجئے. نبی کو اللہ تعالیٰ نے جو بلند مقام عطا فرمایا ہے اس کے بجائے اپنی ذات کو پستی والے درجے میں شامل ہونے کی دعا کر رہے ہیں, اس لیے کہ صالحین کا درجہ تو بہت بعد میں ہے. اس لیے کہ درجات میں ترتیب اس طرح ہے, من النبیین والصدیقین والشہداء والصالحین. پہلا درجہ انبیاء کا ہے, دوسرا درجہ صدیقین کا ہے, تیسرا درجہ شہداء کا ہے, اور چوتھا درجہ صالحین کا ہے. لیکن حضرت یوسف علیہ السلام نبی ہونے کے باوجود اپنی تواضع کی وجہ سے یہ دعا کر رہے ہیں کہ یا اللہ آپ مجھے صالحین میں شامل فرما دیں تو میرے لیے وہ بھی بڑی نعمت ہے. جیسے ہم نے اپنے بہت سے بزرگوں سے یہ دعا کرتے ہوئے سنا کہ ہمیں اگر اللہ تعالی جنتیوں کی جوتیوں میں جگہ دے دے تو ہمارے اوپر بہت بڑا کرم ہوگا. ہم جنت کی نعمتوں کے لائق نہیں ہیں, لیکن وہ اپنے فضل و کرم سے اہل جنت کی جوتیوں میں جگہ دے دے تو یہ ہمارے لیے بڑی نعمت ہے. لیکن اللہ تعالی سے دعا وہی مانگتے ہیں کہ ربنا وآتنا ما وعدتنا علی رسلک, اے اللہ جنت کی جن نعمتوں کا آپ نے وعدہ فرمایا ہے وہ ساری نعمتیں ہمیں عطا فرمائیے اور ہمارے استحقاق کے بغیر عطا فرمائیے. بہرحال کس درد کے ساتھ حضرت یوسف علیہ السلام نے یہ دعا مانگی, اور اس دعا پر اللہ تعالی نے اس احسن القصص کو ختم فرما دیا, اور جس قدر تفصیل سے حضرت یوسف علیہ السلام کا واقعہ بیان فرمایا اتنی تفصیل سے کسی کا واقعہ بیان نہیں فرمایا, اور آخر میں اس دعا پر واقعے کو ختم فرمایا. اب صالحین کے ساتھ الحاق کا راستہ کیا ہے, اس کے بارے میں بزرگوں نے فرمایا کہ دنیا میں جو صالحین ہیں تم ان کے ساتھ جڑ جاؤ, اور جب دنیا میں ان کے ساتھ رہو گے تو انشاءاللہ آخرت میں بھی اللہ تعالیٰ ان کا ساتھ عطا فرمائیں گے. ہمارے حضرت عارفی رحمت اللہ علیہ ایک مثال دیا کرتے تھے کہ ایک ریل گاڑی جا رہی ہے اور اس ریل گاڑی میں ملک کا صدر سفر کرنے والا ہے, چنانچہ اس ریل گاڑی میں صدر مملکت کے لیے اعلیٰ درجے کی بوگی لگائی گئی ہے. اس بوگی میں بہترین فرنیچر ہے, ان کے لیے کھانے پک رہے ہیں, خوشبو اٹھ رہی ہے, اور بوگی میں عیش و آرام کے ساتھ انتظامات ہیں. جب وہ ریل چلنے لگی اور لاہور جا رہی ہے تو اسٹیشن ماسٹر نے اس ٹرین کے ساتھ ایک پرانا ڈبا بھی لگا دیا تاکہ وہاں اس کی مرمت ہو جائے. اب ایک طرف صدر مملکت کی بوگی ہے جو خوشبوؤں میں مہک رہی ہے, اور دوسری طرف اس گاڑی میں ایک پرانا ڈبا بھی لگا ہوا جا رہا ہے جس کے چلنے سے مختلف قسم کی آوازیں آ رہی ہیں. حضرت والا فرمایا کرتے تھے کہ وہ جو صدر مملکت کی بوگی ہے وہ اس پرانے ڈبے پر ہنستی ہے کہ تو یہاں کہاں ہمارے ساتھ لگ گیا. وہ پرانا ڈبہ اس سے